ढोकीले मलाई नै सोध्या छ मेरी सानो खोइ भन्दै खोज्या छ थाछ होला कसलाई मलाई तडपाई नराख थाछ एकलाई पल्लो गाउँमा छन रे मेरी माया त्यो गाउँ जाने बाटो भन्देऊ भन्दै खोज्या छ होला कसलाई मलाई तडपाई नराख थाह छ एकलाई पल्लो गाउँमा छन रे मेरी माया त्यो गाउँ जाने बाटो भन्देऊ मलाई मलाई तडपाई नराख थाह छ एकलाई पल्लो गाउँमा छनारे मेरी माया त्यो गाउँ जाने बाटो भन्देऊ मलाई भन्देऊ मलाई रुदा दिन गाह्रो इसलिए